www.attableeg.com, the reviver of Iman. Assalamu alaikum wa الحمد لله وحده الحمد لله وحده ثم الحمد لله وحده والصلاة والسلام على من لا نبي بعده صلوات الله وسلامه على سيدنا محمد وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا وقال الله سبحانه وتعالى وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا وقال الله سبحانه وتعالى فليحذر الذين يخالفون عن أمره أن تصيبهم عذاب أليم قابل احترام بھائیو ساتھیو دوستو چار باتیں دل و دماغ میں رچ بس جائے اور خاص طور پر جتنی رکاوٹیں ہیں اس کا اللہ نے خود انتظام کر دیا شیطان کا بند کر دیا جہنم پہ تالے لگوا دیے ہر عمل کی قیمت بڑھا دی ساری دنیا کے مفتی مل کر کے نفلوں کو فرضوں کا درجہ نہیں دے سکتے لیکن اللہ کے کرم کی بات کہ اس زمانے میں اس مہینے میں نفلیں بھی فرضوں کے برابر اور فرض 70 گنا اور دعاؤں کی قبولیت کا وعدہ تو یہ پورا مہینہ اس میں چار باتیں دل و دماغ میں اگر بیٹھ جائے اور اس کو سامنے رکھ کر کے چلتے رہیں اللہ جل جلالہ عم نواز قرآن کریم محمد رسول اللہ صلی اللہ علیہ وسلم اور آخرت یہ چار باتیں دل و دماغ میں رچ بس جائے آدمی دل اور دماغ دل اور دماغ اسی کے حساب سے چلتا ہے اس لیے علماء نے کہا کہ ہر آدمی کے پاس دو قوتیں ہیں ایک سوچنے کی اور ایک کرنے کی کسی بھی چیز کو پہلے سوچتا ہے پھر اس کو کرتا ہے فرمایا کہ اگر سوچ صحیح ہے تو عمل بھی صحیح ہے عمل صحیح ہے تو نتیجہ بھی صحیح ہے سوچ ہی غلط ہے تو عمل بھی غلط ہے عمل غلط ہے تو نتیجہ بھی غلط ہے چور چوری کرتا ہے وہ بھی اس کو بھی یہ دعویٰ ہے کہ میں نے جو سوچا صحیح سوچا یعنی ڈاکو ڈاکہ ڈالتا ہے وہ بھی سوچ کہ فیصلہ کون کرے کس کی سوچ صحیح کس کی غلط کہ اللہ پاک نے کہا کہ اس کا فیصلہ تو میں کروں گا لیکن میری تمہاری ملاقات تو وہاں ہوگی میں نے تمہارے لیے پکا ٹھکا نمونہ بھیجا ہے محمد الرسول اللہ لقد کان لکم فی رسول اللہ اسوہ قیامت میں بھی امتوں کی یہی دو چیزیں دیکھی جائے گی کس کی سوچ نبی کی سوچ کے قریب ہے کس کی سوچ نبی کی سوچ کے مطابق ہے تمام امتوں کی اور جس کی سوچ جتنی ہوگی اس کا عمل اتنا ہی سوچ کے مطابق پھر اس کا بدلہ جو دیں گے وہ اللہ آخرت میں اپنی شان و شان دیں گے اسی لیے مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ خالی جماعت میں جانا آنا یہ تو وقت لگتا ہے اصل تو ہماری سوچ بدل جائے لوگوں نے پوچھا حضرت کیا سوچ بدل جائے कि हजरत हमारी सोच, हजरत ने फरमाया हमारी सोच हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सोच बन जाए। क्या आपकी सोच क्या थी? क्या आपकी सोच में तीन बुनियादें हैं। सबसे पहले अल्लाह को राजी करना, दूसरे अपनी आखिरत बनाना, और तीसरे हर फर्द बशर, जो आदम का बेटा और हव्वा की बेटी, अल्लाह रसूल को मानते हो ना मानते जो भी हो, हर एक का भला चाहना, हर एक की खैर कर। ये तीन बुनियादें, अल्लाह को राजी करना, अपनी आखिरत बनाना और हर एक की खैर खाही, हर एक का भला था, ये तीन बुनियादें। फरमाते थे मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह कि हमारे में और सहाबाए किराम रिज़वानुल्लाह ताला अजमईन में जो बुनियादी फर्क हो गया, लेकिन हमारे लिए तो सहाबा नमूना दिए गए हुजूर, और हुजूर के हुजूर ने जो हम, इसलिए कि हुजूर को दो जिम्मेदारियां दी थी, आपको खुद या अय्युहन नबी इन्ना अरसलनाका शाहिदन व मुबशिरन व नज़ीरन व दाइयन इलल्लाह बिइज़्निही, आपको खुद दावत इलल्लाह का काम खुद आपको करना है, व सिराजम मुनीरा, आपको अपनी हयात बाबरकत में खुद मर्दों का, औरतों का, आवाम का, खवास का, मालदार गरीब जो जगह एक मजमूआ ऐसा तैयार करना है जो जाहिर और बातिन, जिस्म और रूह, इल्म और अमल, अखलाक और आदात, मुआशरत, समाज, सोसाइटी और शादियां ब्याह जो जिंदगी, इन तमाम शोबों में 100% आपके रंग में रंगे हुए हों, ऐसा मजमूआ आपको तैयार करना है। 13 साल तक मक्के वालों ने काम ही नहीं करने दिया, कितना सताया, कैसे कैसे सताया, उसके वाकया पूरी सीरत मुबारका है। फजाइल की किताबों में भी जो हिकायत सहाबा है उसमें वाकया थे। जब वहां से 13 साल के बाद हिजरत करके मदीने पाक तशरीफ लाए तो यहां भी चैन से नहीं बैठने दिया, खाने में जहर भी मिला दिया, आपके ऊपर जादू भी किया, और किस किस तरह किसने थकाया, लेकिन हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इन दोनों जिम्मेदारियों को कैसे निभाया, पूरा किया। ईमान की दावत सबसे पहली आपकी आवाज, قولوا لا اله الا الله, ये आपकी पहली आवाज। जिस दिन आपके सर पर पैगंबरी का ताज रखा गया, उतर कर हिरा से सोए कौम आए, उतर कर हिरा से सोए कौम आए, एक नुस्खे कीमिया साथ लाए, वो नुस्खा अय्युहन नास قولوا لا اله الا الله تفلحوا, ये पहले दिन की पहली आवाज नबुव्वत के बाद। अब फिर उम्मत को भी इसी का सबक दिया, और ये हुजूर मीरास में दे गए हैं। तो पहली बात अल्लाह को राजी करना, आखिरत बनाना, और ये जिम्मेदारी अपनी जात से दावत देना और दूसरे दावत वाले तैयार करना। मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि दो चीजें हैं, या दावत दो या दावत लो। अगर दावत तुम्हारे पास दावत नहीं है तो आदमी दो, या तो दाई है या मजरू है जी। फरमाया कि हमारे और सहाबा में जो बुनियादी फर्क हुआ, आपने तो फरमाया था कि मेरे सहाबा तो आसमान के सितारों की तरह है, जिसकी भी रहबरी में चलोगे, जिनकी नकल उतारोगे, ہیں آسمان کے ستاروں کی طرح ہے, ہدایت پاور. لیکن مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے ہمارے اور صحابہ میں جو فرق ہو گیا, آدمی تو وہ بھی ہمارے جیسے تھے, ہاتھ پیر اعضا جوارح سب ان کے بھی ہمارے جیسے, ان کے بھی بیوی بچے باغات کھانا کمانا مالدار غریب مزدوری کرنے والے محنت اور سارا کر, لیکن کہ وہاں 100% جس تک جس شکل میں بھی تھے, مرد بھی عورتیں بھی جوان بھی عوام بھی ان پڑھ بھی پڑھے لکھے بھی, ہر ایک کے دل کا رخ قرآن کی طرف, باغات میں بھی ہیں گھر والوں کے پاس بھی ہیں بچوں کو پیار بھی کر رہے ہیں, کبھی بیمار ہوتے ہیں کبھی تندرست جو بھی ہے, 100% دلوں کا رخ قرآن کی طرف ہر وقت. اور حکم کیا ہے, اس حکم کے پورا کرنے کا طریقہ نبی کا کیا ہے, شریعت سنت. مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے اور بہت روتے تھے, بہت آنسیں بہتے تھے اور ہچکیاں لیتے تھے. انا للہ و انا الیہ راجعون, انا للہ و انا الیہ راجعون. ہمارا رخ ہی بدل گیا. پہلے فرماتے تھے کہ آدمی جدھر کا منہ کر کے کھڑا ہوتا ہے ادھر کی تو سوئی بھی نظر آ جاتی ہے, اور پیچھے کے پیچھے پہاڑ ہو تو نظر نہیں آتا. کہ ہمارے میں اور صحابہ میں فرق یہ ہو گیا, وہاں 100% دلوں کا رخ قرآن کی طرف, پہلے حکم دیکھو طریقہ دیکھو, شریعت سنت, شریعت سنت, حکم اللہ کے رسول. انا للہ و انا الیہ راجعون, امت کے دلوں کا رخی جتنی قرآن کے خلاف کی چیزیں ہیں, عقیدہ عبادت معاملات معاشرت سماج سوسائٹی جس کو کہتے ہیں, اخلاق اور عادات, شادیاں لین دین کاروبار, یہ سب بالکل قرآن کے خلاف. اور غیر شعوری طور پر, غیر شعوری طور پر زندگیوں میں آ گیا آ رہا ہے اور وہ اس کو کہتے ہیں فارورڈ جا رہے ہیں. کیا کہتے ہیں؟ فارورڈ جا رہے ہیں, ترقی کر رہے ہیں. اور حضور اکرم صلی اللہ علیہ وسلم نے جب ہجرت فرمائی تو ایک دن آپ نے فرمایا مالی اراکم وانتم تتقحمون فی النار وانی آخذ بحجزکم او کما قال علیہ السلام, مجھے کیا ہو گیا ہے, حضور فرما رہے ہیں مجھے کیا ہو گیا ہے, صبح سے شام تک تمہیں تمہارا وقت تمہارا پیسہ تمہاری 24 گھنٹے کی زندگی تمہیں جہنم کی طرف دھکیل رہی ہے, میں اللہ کا نبی تمہیں کوکھا پکڑ پکڑ کے بچا رہا ہوں, یہ تمہارے بیٹھنے کی جگہ نہیں ہے, یہ تمہارے بولنے کے بول نہیں ہے, تمہارا پیسہ یہاں خرچ نہیں ہونا چاہیے, تمہاری کمائی یہ نہیں ہونی چاہیے. ابھی مجھے ایک واقعہ یاد آیا, اس کو بیچ میں سنا دیتا ہوں. ایک آدمی آیا, ایک مطلب ہم نظام الدین میں تھے, بہت رو رہا ہے. ارے بھائی تجھے کچھ کہنا ہے تو کہہ تو صحیح. اس نے کہا کہ میں بہت بڑا تاجر تھا مارکیٹ میں میرا, لیکن جن پارٹیوں کو مجھے دینا تھا جہاں سے مال آتا تھا, میرے حالات ایسے خراب ہوئے کہ میں ان کو دے نہیں سکتا تھا, اور وہ صبح سے شام تک ہمارا لاؤ اور میں پریشان تھا. جو جن کے یہاں میرا مال جاتا تھا, جو میرے گاہک تھے, وہ کوئی شکل نہیں دکھا رہا تھا, میں بہت پریشان تھا. ایک دن حضور پاک صلی اللہ علیہ وسلم کی زیارت ہوئی خواب میں, आपने फरमाया बहुत परेशान हो, क्या बात है? अल्लाह के प्यारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, जिनका कर्जा मेरे पर है, उन्होंने मेरा जीना मुश्किल कर रखा है, सुबह फजर से लेकर रात को सोने तक 12 बजे तक हमारा, अब मेरे हालात बहुत परेशान है। जिनसे मुझे लेना था वो कोई शक्ल नहीं दिखा रहा है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ख्वाब में फरमाया कितना है, उन्होंने कुछ बताया। मेरी एक नसीहत याद रखना, हुजूर ने फरमाया ये खुद उस आदमी का साथ सारा हमको सुनाया हुआ वाकया है। आपने फरमाया मेरी एक नसीहत याद रखना, कभी सूद में हाथ मत डालना। ख्वाब पूरा हो गया, फजर की नमाज हुई, वो फजर में नमाज पढ़ के आए तो एक आदमी खड़ा था बहुत बड़ा पोटला लेकर। माफ कर दो। अरे भाई क्या माफ करूं, वो तो क्या आपके यहां से लाखों के हिसाब से मेरे यहां माल आता था, हालात मेरे बहुत डाउन हो गए, बिल्कुल खत्म हो गए। कुछ नीयत मेरी ये थी कि जिस दिन अल्लाह मेरी मदद करेंगे आना पाए के साथ हर एक कदम, ये सारा आपका है। जब भाई माफ कर दिया, उस आदमी ने खुद सुनाया कि मैं वो पोटला लेके घर में गया, मैंने पोटला खोला तो इतनी बड़ी रकम थी वो कि मुझे जो लोगों को देना था पार्टियों को वो भी अदा हो रहा था, और मेरी भी नीयत ये थी कि जिस दिन मेरा हक खुलेगा मैं भी दे दूंगा। जब देना शुरू किया तो पूरे शहर में शोर मच गया, दे रहे हैं पेमेंट कर रहे हैं, दे रहे हैं पेमेंट कर रहे हैं। कुछ दिन नहीं हुए थे, तीन आदमी आए, आपकी जहो जवलाली और आपका मार्केट में जो नाम था वो हमारा देखा हुआ है, और हम भी उसी मार्केट के हैं, हमारा भी धंधा और कारोबार वही है, हम तो आपको एक मशवरा देने के लिए आए हैं। क्या मशवरा? ये जो आपने पार्टियों को दिया अब कुछ थोड़ा सा आपके पास बच गया है, थोड़ा आप लोन पास करा लीजिए। जब आदमी के पास ईमान नहीं, और ईमान कमजोर होता है तो इसलिए कि ईमान नूर है और नूर में और रोशनी में दिखते हैं, और फिरासत ईमानी, ईमान की फिरासत, दोस्त दुश्मन की पहचान, कौन पताशे में जहर खिला रहा है और कौन इंजेक्शन देकर बीमारी के कीड़े मार रहा है, नहीं पहचान सके उसकी बात। उसने खुद कहा उनकी बातों में आ गया, मैंने लोन पास करा ली, मार्केट में काम शुरू हुआ, इसलिए कि अल्लाह पाक एकदम तो पकड़ते नहीं है, ढील देते हैं। वो उमली लहुम इन्न कैदी मतीन, मैं ढील देता रहता हूं, और करो। यस दादू इसमन, ताकि और फिर एकदम पकड़ता हूं तो नस्लें तक की खबर ले लेता हूं। उसने कहा कि मेरा कारोबार शुरू हुआ, गाड़ी और ट्रक और क्या और ये और सब, फिर मेरे हालात डाउन हुए, और रोते हुए कह रहा था कि अब इस वक्त मेरा हाल ये है कि मेरे पास रहने के लिए घर नहीं है, मेरा घर भी गिरवी रखा हुआ है। वो जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने नसीहत की थी ना, ये ब्याज इंटरेस्ट कहो, सूद कहो, ब्याज कहो और लोन, ये भी वही है, ये हमारे यहां इतना आम हो गया है कि अब ये रमजान मुबारक की इफ्तारियां लोनों की कमाई से हो रही है, सूद और ब्याज के कमाई से हो रही है। और समझ, हम तो रोजेदार हैं, हम तो नमाजी हैं, हम तो ईमानदार है तो अल्लाह जानता है। मेरे दोस्तों, इस वक्त पूरे इलाके में हमारा जिला पूरा भरूच और सूरत ये सारे इसी में, इसीलिए कुरान ने शुरू ही में तीन चीजें कही है, ज़ालिकल किताब ला रैब फीह हुदल लिल मुत्तकीन, मुत्तकियों के लिए कुरान में रहबरी है कि मुत्तकी कौन है, الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون। ईमान बिल गैब जो सहाबा के पास था और कैसा था, www.attableek.com the revival, يقيمون الصلاة, एक है नमाज पढ़ लेना और एक है सारे मुस्तहबात आदाब दुआएं सारी चीजें। हमें तो अभी वुजू करना के, मैं अभी एक किताब पढ़ रहा था, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो वुजू की और मौलाना मंजूर अहमद नौमानी साहब रहमतुल्लाह अलैहि वसल्लम लिखी है कामिल मुकम्मल मसनून वुजू, उसमें कि सबसे पहले आदमी तीन मर्तबा हाथ धोता है नहीं, जब उस पर कुल्ली करना नाक में डालना जो जो वुजू के सारे, लेकिन जब सुन्नत के मुताबिक करता है तो सबसे पहले हुजूर फरमा बिस्मिल्लाह वल्हम्दुलिल्लाह बिस्मिल्लाह वल्हम्दुलिल्लाह तीन मरतबा, जो इस तरह करके वुजू करता है तो उसका बातिन पाक हो जाता है, पानी से हाथ तो पाक हो जाते हैं जब बिस्मिल्लाह वल्हम्दुलिल्लाह कहता है तो पाक, और बहुत लंबी तफसील है उसमें मैं नहीं जाता, लेकिन वुजू करना भी सही, वुजू सही हो तो नमाज सही होगी, नमाज सही होगी तो जिंदगी सही होगी, सबसे पहले कयामत में नमाज को पूछा जाए। दोस्तों, कलमा और नमाज, कलमा और नमाज बहुत कहा बड़े हजरत ने भी, तो तीन बातें मैंने कहा शुरू में, चार बातें, अल्लाह को राजी करना है, कैसे राजी करें, वो कौन है, वो कैसा है, कलमा जो हम पढ़ते हैं ना, आमनतु बिल्लाही कमा हुआ बे अस्माइही व सिफातिही व कबिलतु जमीअ अहकामिही, ये सारा कुरान बताएगा। अल्लाह ने मैं कैसे राजी होऊंगा वो ये है, मेरी किताब देख लो। कुरान को कैसे समझे कि कुरान के पांच हक हैं, कुरान को अल्लाह की किताब मानो, कुरान को पढ़ो सही मखारिज के साथ, सीन शीन साद मखारिज मखरज सही करके, दो, तीसरे वो कुरान अल्लाह का पैगाम है, वो पैगाम क्या है उसको समझो, कि हमारे तो कुरान पढ़ने का ही नंबर नहीं आता, हम क्या समझें, कि समझने के लिए मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने के मलफूजात में है के कुरान के मोहम्मद रसूलुल्लाह के मोहम्मद रसूलुल्लाह के कुरान, जो कुरान वो हुजूर, जो हुजूर वो कुरान, हर सांस कुरान की रोशनी में। अल्लाह को राजी करना है, कुरान को समझना है, कुरान समझे, कुरान क्या कहता है, अल्लाह का क्या पैगाम, तो वो तो जो उलमाए किराम है जो समझे हुए हैं उनसे समझो, वो सहाबा ने समझा था, इसलिए अल्लाह को राजी करना, कुरान पढ़ना, सही पढ़ना, समझना और समझने के लिए उलमा की सहबत और जो समझे हुए हैं उनके पास से समझना, और सबके लिए है, ताजिरों के लिए, खेती वालों के लिए, नौकरी वालों के लिए, मालदारों के लिए, गरीबों के लिए, औरतों के लिए, जवानों के लिए, बूढ़ों के लिए, बीमार, जो जिस तबके में है कुरान में उसकी पूरी रहबरी है। हुदल लिन्नास ज़ालिकल किताब ला रैब फीह हुदल लिन, तमाम इंसानों के लिए इस कुरान में हिदायत है, दो चीजें, और वो समझ में आएगा कि जो कुरान हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने समझा है, जिसको हदीसों में और उलमा ने और कैसे कहे उसकी तफसीरें बयान की है, कर रहे हैं उसको, और इस सब के नतीजे में असल जो है वो आखिरत है, जितने चाहे पूज लो और उछल लो और जितने चाहे रंग बिरंगी कर लो, मरना है खुदा को मुंह दिखाना है और एक एक चीज का जवाब देना है। अगर कुरान के मुताबिक है तो अल्लाह के दाएं हाथ में कुरान होगा, और जिसने कुरानी जिंदगी उसके हलाल हराम के अतबार से गुजारी होगी, इसने तेरा हक अदा किया है इसकी सिफारिश कर। अल्लाह कुरान से इस आदमी के लिए सिफारिश करवाएंगे और कुरान सिफारिश करेगा, अल्लाह उसको माफ करेंगे। मेरे दोस्तों, हम बहुत बड़े धोखे में हैं, बहुत बड़े धोखे। हम तो दीनदार हैं, हम तो हाजी हैं, हम तो नमाजी हैं, हम तो ज़कात देते हैं, हम तो रोजे रखते हैं, लेकिन कितने और कैसे वो देख लो। इसलिए इस एतबार से बहुत फिक्र की चीज है। अल्लाह मुझे भी नसीब फरमा दे, आपको भी नसीब फरमा दे। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم إنا نسألك بمحمد صلى الله عليه وسلم نبيك وإبراهيم خليلك وموسى نجيك وعيسى روحك وكلمتك وبكلام موسى إنجيل عيسى زبور داود فرقان سيدنا محمد صلى الله عليه وسلم وبكل وحي أوحيته أو قضاء قضيته أو سائل أعطيته قضاء ضال هديته باسمك الذي أنزلته على موسى وباسمك الذي وضعته على الأرض فاستقلت على السماوات فاستقلت وعلى الجبال فرست وباسمك الذي استقر به عرشك وباسمك الذي باسمك الطاهر المطهر المنزول في كتابك من لدنك باسمك الذي وضعته على النهار فاستنار وعلى الليل فأظلم وبعظمتك وكبريائك وبنور وجهك أن ترزقنا القرآن الكريم وتخلطه في لحومنا في دمائنا في أسماعنا في أبصارنا وتستعمل به أجسادنا بحولك وقوتك فإنه لا حول ولا قوة إلا بك. اے اللہ ہمارے گناہوں کو معاف فرما، ہماری اور پوری امت کی پوری پوری بخشش فرما دے. اے اللہ ساری مخلوق تیرے بندے ہیں اور تجھے سب کو سے محبت ہے، اور جو بندوں کو نفع پہنچاوے اس سے سب سے زیادہ محبت ہے. اے اللہ ہمیں خیر کی چابی بنا دے، شر کے لیے تالا بنا دے. جان مال نعمتیں تائید تیری دی ہوئی بے حد حساب، اللہ اس کو صحیح حضور پاک صلی اللہ علیہ وسلم کے نمونے پر استعمال کرنا ہمیں سکھا دے. اے اللہ ہمارا وقت، ہمارا پیسہ، ہماری سوچ بوجھ، ہماری عقل، اور اللہ جو کچھ تجھے دیا، اللہ اس کو حضور کے نمونے پر ہماری زندگی آ جائے، اور ایک ایک فرد امت کے دل کا رخ قرآن اور قرآنی زندگی کی طرف ہو جائے. اے اللہ غیب سے اس کی صورتیں پیدا فرما دے. یہ تو مہینہ ہی تو نے اس کے لیے دیا ہے، یہ مہینہ ہی قرآن کا ہے. اے اللہ قرآن سکھا دے، قرآن سمجھا دے، قرآن پر عمل کرا دے، اور قرآن کی دعوت کو لے کر عالم کے چار سمتوں میں تیرے ہر بندے تک پیغام پہنچے، اس کے لیے تو ہمیں قبول فرما لے. ہماری آل اولاد کو، ہماری قیامت تک کی نسلوں کو، اور پوری امت کے ایک ایک فرد کو اے اللہ اس کے لیے قبول فرما لے. آج تک کے چھوٹے بڑے نئے پرانے، اے اللہ تو توبہ کو معاف کر قبول کرتا ہے. ہم توبہ کرتے ہیں، اے اللہ کتنے رمضان گزرے، کسی کی زندگی میں 20 رمضان، کسی کے 25 رمضان، کسی کے کتنے، اے اللہ اس کی جو اب تک جو ناقدری ہوئی ہے قرآن کی، تیری نعمتوں کی، تیرے دین کی، اے اللہ رمضان مبارک کی اور شریعت سنت کی، हम नाक रगड़ कर तुझसे माफी मांगते हैं, हमें हमारे माँ बाप को, हमारे भाई बहन बीवी बच्चों को और क़यामत तक नस्लों को माफ फरमा दे। उम्मत जितनी दुनिया से जा चुकी, अल्लाह की अल्लाह बाल बाल मग़फ़िरत फरमा दे, सबकी आखिरत बना दे, जन्नत के ऊंचे दर्जे नसीब फरमा। अल्लाह जो मौजूद है, मुजीबात मग़फ़िरत और मुजीबात रहमत जिंदगी में जिंदा फरमा दे। अपनी जात से ज़ाती ताल्लुक नसीब फरमा, अपना क़ुर्ब नसीब फरमा, अपनी मायत नसीब फरमा, अपनी गैबी मदद शामिल हाल फरमा। जो कुछ तो अपने सालिहीन को दिया करता है, वो इस माह मुबारक में अल्लाह हम में से किसी को महरूम न फरमाइयो। अल्लाह दावत और दुआ की कुव्वत, हकीकत और बसीरत नसीब फरमा। अल्लाह अपना सच्चा, अल्लाह शुक्र गुजार, वफादार, अमानतदार, अल्फमा बरदार बंदा बना ले, और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सच्चा वारिस और ताबेदार और मुतिया फरमा बरदार और शरीयत सुन्नत का पाबंद बना ले। जो कुछ खैर की लाइन से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने आपसे मांगा, वो हमें और पूरी उम्मत को बरहमत फरमा दे। जिन शुरूर आफतों बलाओं मुसीबतों से आपने पनाह मांगी, उससे हमें हमारे औलाद नस्लों को और पूरी उम्मत को उससे बचा दे। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउर रहीम व तुब अलैना इन्नक अंतत तवाबुर रहीम। परवरदिगार, कौन कहाँ किस तरह की परेशानी में है, तू अलीम व खबीर है, परेशान हालों की परेशानियों को दूर फरमा दे, मुसीबत ज़दों की मुसीबतों को ख़त्म फरमा दे, मकरूज़ों के कर्जे अदा करा दे, बरकत वाली हलाल पाक रोज़ी नसीब फरमा, गंदी और नापाक और अल्लाह हराम के लुक्मों से हमारी और पूरी उम्मत की हिफाजत फरमा। रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन नार। अल्लाहुम्म सल्लि अला मुहम्मद وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم صل على محمد كلما ذكره الذاكرون، وصل على محمد كلما غفل عن ذكره الغافلون. اللهم صل على محمد عبدك ورسولك الذي آمن بك وبكتابك الذي أنزلته، أعطه أفضل رحمتك وآته الشرف على خلقك يوم القيامة وزل جزاء الخير. والسلام عليه ورحمة الله وبركاته. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. ایک بات اور سن لو، مولانا جاہ صاحب رحمت اللہ علیہ کے ملفوظات میں ہے کہ فرشتے کی یقینی دعا، जब कोई भाई अपने भाई के लिए दुआ करता है, मेरे भाई को जो बीमार है तंदुरुस्त कर दे, जो परेशान है, तो फरिश्ता कहता है अल्लाह तेरा भी ऐसा करे। तो अपने लिए अपने बच्चों के लिए, खानदान दोस्तों रिश्तेदारों के लिए और पूरी उम्मत के लिए खूब दुआएं करे। अस्सलामु अलैकुम।